नगरसभा 11 गते हामी नीति र कार्यक्रम प्रस्तुत गरेर नीति र कार्यक्रम पारित सहित हाम्रा अन्य बजेट लगायत विधान र विधेयक पारित गर्ने छलफल गर्ने क्रमलाई तयारीको लागि हामीले 11 गते स्थगित गरेको नगरसभा आज फेरि पुनः 17 गते बैठक बस्न सुरु गरेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु र सर्वप्रथम म आजको बैठक सँगसँगै नगर पूर्व प्रमुख रेणुका काउजातिर काउजाद्वारा बजेट प्रस्तुत गरिदिनुको लागि मैले अनुमति प्रदान गर्दछु। पाँचौँ नगरसभाका सभाध्यक्षज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, सभामा उपस्थित नगरपालिकाका कर्मचारीहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण सहभागीहरूमा हार्दिक नमस्कार। गलकुट नगरपालिकाको उपमेयरको हैसियतले यस सार्वभौम र सम्मानित सभा समक्ष आगामी आर्थिक वर्ष 2076-77 लागि अनुमान गरिएको आय व्यय सहितको बजेट पेश गर्न म अनुमति चाहन्छु। यस अवसरमा शासन व्यवस्थामा जनताको अधिकार स्थापित गराउन लोकतन्त्र, सार्वभौमसत्ता, समावेशिता, स्वतन्त्रता, समृद्धि, सामाजिक न्याय र स्थानीय सरकार गठन गर्नका लागि इतिहासका विभिन्न कालखण्डमा बलिदान दिने महान अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यो बजेट तथा कार्यक्रम नेपालको संविधान, उल्लेखित राज्यका नीति तथा सिद्धान्त, सङ्घीय प्रदेश सरकारको नीति तथा कार्यक्रम, गलकुट नगरवासीका वासीको राय, सल्लाह तथा सुझावलाई मध्यनजरमा राखी तयार गरेको छु। स्थानीय सरकारद्वारा पारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने औजार बजेट हो। बजेट तय गर्दा संविधानले तय गरेका मौलिक हकहरू प्रचलनको सुनिश्चितता कायम गर्दै शान्ति, स्थिरतामा सुशासन, विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन हुने कार्यक्रम, योजना तथा क्रियाकलापहरू समावेश गर्न आवश्यक हुन्छ। नगरवासीहरूबाट व्यक्त भएका इच्छा, आकाङ्क्षा र आवश्यकतालाई पहिचान गरी स्रोत साधनको सीमितताको सीमाभित्र रही इच्छा आकाङ्क्षा भन्दा पनि अति आवश्यकतालाई प्राथमिकतामा राखी अगाडि बढ्नुपर्ने आवश्यकता अवस्थामा छौ। तसर्थ नगरको आर्थिक सामाजिक विकासका दूरगामी महत्व राख्ने कार्यक्रमलाई समेत मध्यनजर गरी बजेटमा समावेश गर्ने प्रयास गरेको छु। आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक पूर्वाधार लगायतका क्षेत्रको सन्तुलित, समानुपातिक एवं समावेशी विकासका माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्नुपर्ने गहनतम जिम्मेवारी स्थानीय सरकारका सामु आइपरेको छ। यी र यस्तै जिम्मेवारी वहनको सुरुवाती अवस्थामा विविधतामा एकताको सम्भावनाको साथ अगाडि बढ्न गलकुट नगरपालिकाको आर्थिक वर्ष 2076-77 आय व्ययको बजेट यस सम्मानित तथा ऐतिहासिक 5 नगरसभा सभामा प्रस्तुत गर्न पाउँदा मैले आफूलाई गौरवान्वित भएको महसुस गरेको छु। संविधानको अनुसूची 8 बमोजिम नगरपालिकाको अधिकार क्षेत्रभित्रका कार्यहरूको कार्यान्वयनका साथै सङ्घीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई समेत प्रभावकारी रूपमा कार्यान्वयन गरी उपलब्ध स्रोत साधनको आधारमा नगरपालिकाको विकास र समृद्धिका लागि स्रोत तथा साधनको अधिकतम उपयोग गरी दिगो विकास र सुशासनका लागि परिचालन गर्ने गरी यस बजेटका उद्देश्य तथा प्राथमिकताहरू देहायक बमोजिम रहेका छन्। बजेटका उद्देश्यहरू: परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई समूहमा आधारित खेती प्रणालीमा रूपान्तरण गर्ने, समाजमा व्याप्त लैङ्गिक, जातीय, धार्मिक र सांस्कृतिक विभेदको अन्त्य गरी तीव्र रूपमा सामाजिक रूपान्तरण गर्ने, स्थानीय उत्पादनको प्रवर्धन, सिप र जनचेतनाको विकास, साना तथा घरेलु उद्योगको प्रवर्धन मार्फत आर्थिक विकास गर्ने, नगरपालिका र वडा कार्यालयहरूको जग्गा व्यवस्थापन गर्ने, नगरपालिकाद्वारा सञ्चालन गरिने आयोजनाहरूमा दिगोपना कायम राख्ने, विगत विषयगत कार्यालयहरूको कार्यक्रमलाई निरन्तरता दिने र थप प्रभावकारी बनाउने, नगरपालिकाभित्र रहेका महिला, दलित, अपाङ्ग, असहाय, ज्येष्ठ नागरिक, अल्पसंख्यक, पिछडिएका तथा पछाडि पारिएका वर्ग तथा समुदायहरूलाई प्रवाह गरिने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने, नगरपालिकाद्वारा सम्पादन हुने कार्यमा पारदर्शिता, भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन कायम गर्न जोड दिने बजेटका प्राथमिकताहरू: नगरपालिका र वडा कार्यालयहरूको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्ने, नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोरलाई व्यवस्थित गर्दै पूर्ण सफाई नगरपालिकाको निर्माण गर्ने, समाजमा व्याप्त लैङ्गिक, जातीय, धार्मिक र सांस्कृतिक विभेदको अन्त्य गरी तीव्र रूपमा सामाजिक रूपान्तरण गर्ने, स्थानीय उत्पादनको प्रवर्धन, सिप र जनचेतनाको विकास, साना तथा घरेलु उद्योगको प्रवर्धन मार्फत आर्थिक विकास गर्ने, सहज आवतजावतको लागि प्रत्येक गाउँ बस्तीलाई मोटर बाटोले जोडी स्तर उन्नति गर्ने, कृषि विकास, पशुपालन व्यवसाय, शिक्षा तथा स्वास्थ्य लगायतका सामाजिक विकास गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवर्धन गर्ने, संघीय तथा प्रदेश संघको सहकार्य र सहलगानीका लागि क्षेत्रहरू पहिचान गरी योजना बनाई प्रस्तुत गरी कार्यान्वयन गर्ने, नगरपालिकाको क्षमता भन्दा बाहिर रहेका र विकासको प्रचुर सम्भावना भएका क्षेत्रहरूको अध्ययन तथा अनुसन्धान गरी प्राथमिकता निर्धारण गरी अगाडि बढाउने, विभिन्न आयोजनाका डिपिआर तथा गुरु योजना निर्माण एवं कार्यान्वयन गर्ने। नगरसभाका अध्यक्ष तथा सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 2076-77 बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु। पूर्वाधार विकास क्षेत्रतर्फ नगरपालिकाद्वारा प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित रूपमा प्रदान गर्न नगरपालिकाको जग्गा खरिदका लागि ₹2 करोड विनियोजन गर्ने व्यवस्था मिलाएको छु। गलकोट नगरपालिकाको पहिचानको रूपमा रहेको ऐतिहासिक गलकोट कोट मैदान संरक्षण प्रवर्धन र विकासको लागि आधारभूत पूर्वाधार निर्माण गर्न ₹50 लाख विनियोजन गरेको छु। नागरिकको आधारभूत आवश्यकताको रूपमा रहेको सुरक्षित आवास व्यवस्थापनको लागि नगरपालिकाभित्र खरको छाना विस्थापन गरी जस्ता पाटाले छाउने कार्यक्रमको लागि ₹65 लाख विनियोजन गरेको छु। नगरपालिकाको केन्द्रदेखि टाढा रहेको पाण्डव खानीको रमुवालाई नगरपालिकाको केन्द्रसम्मको पहुँचलाई सहज बनाउनका लागि पाण्डव खानीदेखि रमुवासम्मको मोटरबाटो स्तर उन्नति गर्न ₹60 लाख विनियोजन गरेको छु। विकासमा नागरिक सहभागिता बढाउन र अपनत्व बोध गराउन नगरपालिकाबाट 60% र सम्बन्धित समुदायबाट 40% लागत साझेदारी हुने गरी हरिचौर बजार क्षेत्र सडक विस्तारको लागि ₹20 लाख, वडा नम्बर 8 कार्यवास पक्की मोटर बाटोको लागि ₹30 लाख र वडा नम्बर 2 नरेथाती बजारको लागि ₹30 लाख विनियोजन गरेको छु। नागरिकलाई नजिकको सरकारको अनुभूति दिने वडा कार्यालयको भवन निर्माणको लागि वडा नम्बर 4 ₹25 लाख र वडा नम्बर 6 ₹25 लाख रुपियाँ वडा कार्यालय भवन निर्माणको लागि विनियोजन गरेको छु। संघीय सरकार, प्रदेश सरकार र अन्य संघ संस्थाको साझेदारीमा विकास निर्माण लगायत अन्य कार्यका लागि समकुरमको कोषमा ₹1 करोड विनियोजन गरेको छु। बस्ती स्तरबाट सङ्कलन भएका योजनाहरूलाई प्राथमिकताका आधारमा छनौट गरी कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा विषय क्षेत्रगत रूपले विनियोजन हुने गरी ₹8,63,86,000 रुपियाँ विनियोजन गरेको छु। बस्ती स्तरबाट छनौट भएका योजनाहरूको विवरण अनुसूचीमा समावेश गरेको छु। नगरपालिका क्षेत्रभित्र रहेको खानेपानी समस्याको समाधान गरी नगरवासीहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि खानेपानीको मर्मत सम्भार र खानेपानीका स्रोतहरू संरक्षण गर्नका लागि आवश्यक रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। सामाजिक विकास क्षेत्रतर्फ शिक्षातर्फ संघीय सरकार तथा प्रदेश सरकारबाट शैक्षिक तथा भौतिक क्षेत्र सुधारका कार्यक्रमलाई सशक्त अनुदान बापत प्राप्त हुन आएको रकम बाहेक पनि थप रकम विनियोजन गरेको छु। यसका साथै गलकोटको शैक्षिक क्षेत्रको गुणस्तर तथा भौतिक विकास, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन प्रश्नपत्र निर्माणमा गुणस्तरीयता कायम गर्न, गलकोट शैक्षिक क्यालेन्डरको निर्माण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न, विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई विद्यालयमा ल्याउन, नगरपालिका र सामुदायिक तथा निजी विद्यालयको सहकार्यमा नमुना प्रयोगशालाको निर्माण लगायतका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रकम विनियोजन गरेको छु। स्वास्थ्यतर्फ संघीय सरकार तथा प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा सशक्त अनुदानका रूपमा प्राप्त कार्यक्रम लगायत 5 वर्षमाथिका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने, गर्भवती महिलाहरूको पोषण स्वास्थ्यमा सुधार ल्याउनका लागि सुरुवात गरिएको कार्यक्रमलाई निरन्तरता दिन, स्वास्थ्य स्वयंसेविका र आमा समूहको बैठकलाई निरन्तरता दिन, ज्येष्ठ तथा विपन्न नागरिकलाई घर घरमा सेवा दिनका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रमका लागि सशक्त सहित आवश्यक रकम विनियोजन गरेको छु। आर्थिक वर्ष 2075-76 सुरुवात गरिएको नगर प्रमुख मातृ शिशु तथा पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिई आर्थिक वर्ष 76-77 लागि ₹15 लाख विनियोजन गरेको छु। विद्यार्थीहरूको खेलकुद प्रवर्धन गर्नका लागि गलकोट नगर प्रमुख रनिङ सिल प्रतियोगितालाई निरन्तरता दिँदै सम्भावनाका आधारमा गलकोट स्तरीय अन्य खेलकुद प्रतियोगिता गर्न तथा वडा स्तरमा पनि क्रमशः खेलकुद मैदानको निर्माण र खेलाडीलाई प्रोत्साहन गर्नका लागि न्यूनतम रूपमा आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। गलकोट नगरपालिका क्षेत्र रहेका विभिन्न जात जाति भाषाभाषीहरूको संरक्षण तथा रीतिरिवाजहरूको जगेर्ना गर्नका लागि आवश्यक पर्ने रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। गलकोट नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरूको सम्मान अन्तर्गत 85 वर्षमाथिका ज्येष्ठ नागरिकलाई 4 पर्व खर्च, ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने, असहाय अपाङ्ग तथा अल्पसङ्ख्यक नागरिकहरूको सम्मान तथा तिनीहरूको सिप तथा क्षमता विकास, त्यस्ता नागरिकहरूको लागि आवश्यक पर्ने सहयोग सामग्रीहरू उपलब्ध गराउनका लागि ₹8 लाख विनियोजन गरेको छु। गलकोट नगरपालिका क्षेत्रमा रहेका दलित तथा पिछडिएको जनजातिहरूको परम्परागत पेसाको सुनिश्चितता गरी तिनीहरूको सिप तथा क्षमता विकास गर्नका लागि रु 25 लाख विनियोजन गरेको छु। गलकोट नगरपालिकाभित्र बाढी पहिरो आगलागीमा परी मृत्यु भएका परिवारका सदस्य क्यान्सर प्यारालाइसिस लगायतका गम्भीर प्रकृतिका रोगबाट पीडित नगरवासीलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउनका लागि रु 7 लाख रुपियाँ विनियोजन गरेको छु। आर्थिक सहायता उपलब्ध गराउने कार्यविधि तत्काल तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु। ज्येष्ठ नागरिक एकल महिला अपाङ्ग तथा दलितका बच्चा बालबच्चाहरूले नियमित रूपमा सामाजिक सुरक्षा बापत पाउँदै आएको रकमलाई प्रभावकारी रूपमा समयमा नै उपलब्ध गराउने व्यवस्था मिलाएको छु। आर्थिक विकास क्षेत्रतर्फ कृषि विकासतर्फ सङ्घीय सरकारबाट सशक्त अनुदानका अलावा गलकोट नगर क्षेत्रमा कृषि विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनका लागि कृषिमा आधुनिक प्रविधि भित्राउने एक घर एक करेसाबारी एक गाउँ एक नर्सरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गलकोट नगरपालिका क्षेत्रभित्र कृषि पक्के क्षेत्र बनाउनका लागि माटो परीक्षण गर्ने गलकोट नगर क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारी तथा फलफुलका उन्नत जातको बिउ तथा बेर्ना उपलब्ध गराउने लगायतका कार्य गरी कृषिलाई व्यवसायीकरण गर्नका लागि सशक्तका अनुदानका कार्यक्रम बाहेक वित्तीय समानीकरण अनुदान अनुसूचीमा उल्लेखित योजनाहरूको आधारमा आवश्यक बजेट विनियोजन गरेको छु। पशु विकासतर्फ सरकारले सशक्त अनुदान उपलब्ध गराएका कार्यक्रमको अलावा गलकोट नगरपालिकालाई अन्डा दुध र मासुमा आत्मनिर्भर बनाउनका लागि व्यावसायिक कृषकहरूलाई सम्बन्धित क्षेत्रमा गई तालिम गराउने उन्नत जातका बोका खरिद गरी किसानलाई उपलब्ध गराउने लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि वित्तीय समानीकरणबाट अनुसूचीमा उल्लेखित बजेट विनियोजन गरेको छु। गलकोट नगरपालिका क्षेत्रभित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनको बिक्री वितरणलाई सहज बनाउनका लागि बजार क्षेत्रमा हाट बजार निर्माण गर्ने कार्य अगाडि बढाउनका लागि आवश्यक पर्ने रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। कृषि तथा पशुपालन क्षेत्रमा नगरपालिकाबाट उपलब्ध गराउने सम्पूर्ण खालका सहयोग तथा अनुदान रकम लगायत मूल्यको 50% हुन आउने रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छु। कृषकलाई उपलब्ध गराउने अनुदान तथा सहयोग सम्बन्धी कार्यविधि तत्काल तयार गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ। गलकोट नगरपालिकाभित्र रहेका सबै खालका सहकारी संस्थाहरूको सहभागिता र सहयोगमा नमुना सहकारी संस्थाहरूसँगको सहकार्य तथा अवलोकन भ्रमण र सहकारी दिवस मनाउनका लागि र सहकारी शिक्षाका लागि आवश्यक पर्ने रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। गलकोट नगरपालिका क्षेत्रभित्र पहिचान भएका पर्यटकीय क्षेत्रको विकास र पर्यटन विकासको सम्भावना भएको क्षेत्रको अध्ययन अनुसन्धान मन्दिरको निर्माण परम्परागत जात्रा तथा मेलाको जगेर्ना होमस्टेको विकास लगायतका सम्पूर्ण पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु। गलकोट नगरपालिका क्षेत्रभित्र परम्परागत साधन स्रोतमा आधारित घरेलु उद्यमको विकास सम्बन्धी तालिम र तालिम लिएका उद्यमीहरूलाई घरेलु उद्यममा लाग्नका लागि प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको छु। वातावरण तथा विपद व्यवस्थापन विकास क्षेत्रतर्फ गलकोट नगरपालिकामा सञ्चालित विकास निर्माणका कार्यलाई दिगो र वातावरणमैत्री बनाउन र विकासका लागि सहभागिता जनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। प्राकृतिक तथा मानवीय कारणले नगर क्षेत्रमा आइपर्ने विभिन्न किसिमका दैवीय तथा प्राकृतिक प्रकोप पीडित नगरवासीहरूलाई तत्काल राहत स्वरूप तारजाली हिम पाइप लगायतका सामग्री उपलब्ध गराउनका लागि उद्धार प्रणालीद्वारा एकद्वार प्रणालीद्वारा सञ्चालन हुने नगर प्रमुख दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्नका लागि रु 50 लाख रुपियाँ विनियोजन गरेको छु। सेवा परामर्श तथा डिपिआरका लागि रु 40 लाख रुपियाँ विनियोजन गरेको छु। वडा तहबाटै सञ्चालन हुने योजना विषयगत रूपमा विभाजित गरी विपद व्यवस्थापन र आवश्यक तटबन्धन तथा वातावरण संरक्षण गर्ने कार्यमा आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। संस्थागत विकास तथा सेवा प्रवाह एवं सुशासन क्षेत्रतर्फ मुलुकको आधा जनसङ्ख्याका रूपमा रहेका महिलाहरूको विकास तथा सशक्तिकरण बिना विकासको ढोका खोल्न नसक्ने भएकाले महिलाहरूको सिप तथा क्षमता विकास लगायतका कार्यक्रम गर्ने र हिंसा पीडित महिलाहरूलाई सहयोग गराउने उद्देश्यले निर्देशिका बनाई कार्यान्वयन गरिने महिला सङ्घ उपमुख कार्यक्रमका लागि रु 20 लाख विनियोजन गरेको छु। नगरपालिका र यस अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरूको सिप तथा क्षमता विकासका लागि आवश्यक रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। नगरपालिकाबाट सम्पादन हुने कामलाई पारदर्शी तथा सेवा गराइप्रति उत्तरदायी नगरपालिका बनाउनका लागि वडा कार्यालयका लागि पर्याप्त बजेट विनियोजन गरी सेवा गराइसँग नगर प्रमुख सार्वजनिक सुनवाई तथा सामाजिक लेखा परीक्षण लगायतका कार्यका लागि आवश्यक रकम विनियोजन गरेको छु। नगरपालिकाबाट सम्पादन हुने कार्यलाई मितव्ययी र प्रभावकारी बनाउनका लागि नगरपालिकाभित्र हुने सबै कार्यक्रममा अनावश्यक क्षेत्रमा हुने खर्चलाई न्यूनीकरण गर्ने व्यवस्था मिलाएको छु। आर्थिक वर्ष 2075-76 नगर क्षेत्रमा लागू भइसकेको सम्पत्ति तथा भूमिकरलाई थप व्यवस्थित गर्नका लागि सबै वडा कार्यालयमा सफ्टवेयरको जडान, सफ्टवेयर सञ्चालनको लागि आवश्यक पर्ने तालिम, अनलाइन प्रणालीमा आधारित सेवा प्रवाह र वडा कार्यालयहरूलाई सूचना प्रविधि मैत्री कार्यालय बनाउन आधारभूत विद्युतीय संरचनाको लागि रकम रु 15,00,000 विनियोजन गर्ने व्यवस्था मिलाएको छु। नगरपालिकालाई वार्षिक रूपमा बुझाउनु पर्ने कर टोकिएको समयमा नियमित र सहज रूपमा तिर्ने तिराउने कार्यमा सहयोग गर्ने करदाताहरूलाई प्रोत्साहन गर्नका लागि आवश्यक पर्ने रकम विनियोजन गर्ने व्यवस्था मिलाएको छु। नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूको लागत तयार गर्ने कार्य अगाडि बढाउने व्यवस्था मिलाएको छु। नगरपालिकामा कार्यरत स्थानीय सेवातर्फका कर्मचारीहरूको अवकाश योगदान कोष खडा गर्ने व्यवस्था मिलाएको छु। बस्ती एवं वडा स्तरबाट आएका र बजेट तथा कार्यक्रमभित्र नपरेका आयोजनाहरूलाई योजना बैङ्क तयार गरी प्रादेशिक सङ्घीय मन्त्रालय र सम्बन्धित निकायमा पठाई कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ। सभाध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यहरू, मैले यो बजेट कार्यान्वयनका लागि आम गलकोटवासी नागरिकहरूको आवश्यक सहयोग र सहभागिता रहने विश्वास लिएको छु। बजेटको कार्यान्वयन पश्चात एक्स नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक एवं वातावरणीय क्षेत्रको विकासमा टेवा पुग्ने र संस्थागत विकास र सुशासन कायम हुने कुरामा विश्वास लिएको छु। आर्थिक वर्ष 2076-77 कुल बजेट 64,62,89,000 रकम विनियोजन गरेको छु। कुल विनियोजित रकम मध्ये चालुतर्फ सामाजिक सुरक्षा सहित रु 19,83,50,000 र पुँजीगत तर्फ रु 18,39,57,000 तथा सशस्त्र अनुदानतर्फ सङ्घको रु 24,95,00,000, सशस्त्र अनुदान प्रदेश रु 90,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष 2076-77 खर्च विवरणी स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान रु 11,62,00,000, समानीकरण अनुदान प्रदेश रु 1,23,31,000, राजस्व बाँडफाँटबाट प्राप्त सङ्घ रु 9,63,00,000, राजस्व बाँडफाँटबाट प्राप्त प्रदेश रु 49,58,000 र आन्तरिक आमदानी गत वर्षको मौजा समेत गरी रु 3,80,00,000 हुने अनुमान गरेको छु। जसमध्ये राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम र आन्तरिक आमदानी बाबतको रकम चालु खर्चतर्फ विनियोजन गरेको छु। सभाध्यक्षज्यूहरू, सभा सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 2075-76 लागि राजस्व सम्बन्धी नीति प्रस्तुत गर्न चाहन्छु। नवगठित यस नगरपालिकाको आर्थिक अवस्थालाई क्रमशः अगाडि बढाउनका लागि नगरपालिकाले लगाउन पाउने करका क्षेत्रहरूको पहिचान गरी करको दर भन्दा करको दायरालाई फराकिलो बनाउने नीति लिएको छु। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन 2074 दिएको क्षेत्र अन्तर्गत प्रदान गर्ने सेवा तथा सुविधा बाबत सेवा गराइबाट लिने सेवा शुल्क तथा दस्तुर बाबतको रकम आर्थिक ऐन 2076-77 प्रस्ताव गरी पेश गरेको छु। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम नगरपालिकालाई प्राप्त अधिकार बमोजिम नगरपालिकामा दर्ता गर्नुपर्ने संस्थाहरूको दर्ता नगरपालिकामा नै गर्ने व्यवस्था मिलाई नियमअनुसारको सेवा शुल्क लिने व्यवस्था मिलाएको छु। प्रदेश कानुनमा व्यवस्था भए बमोजिम नगरपालिकाले उठाउने कर प्रदेश कानुनमा भएको व्यवस्था अनुसार नै बाँडफाँट गर्ने व्यवस्था मिलाएको छु। अन्तर स्थानीय निकायको समन्वयबाट गर्नुपर्ने कार्यहरू सम्बन्धित स्थानीय तहसँगको समन्वयमा गर्ने व्यवस्था मिलाई आपसी सहमतिका आधारमा राजस्व बाँडफाँट गर्ने व्यवस्था मिलाएको छु। सभाध्यक्षज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, गलकोट नगरपालिकाको तेस्रो बजेट निर्माण गर्ने कार्यमा मार्गदर्शन दिने नगरसभा सदस्य, गलकोटवासी सम्पूर्ण बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, पत्रकार मित्रहरू र गलकोट नगरपालिकामा कार्यरत सबै राष्ट्र सेवा कर्मचारीहरूबाट प्राप्त राय सल्लाह, सुझाव र सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु। यो बजेट कार्यान्वयनमा पनि सोही अनुसारको सल्लाह, सुझाव एवं सहयोगको समेत अपेक्षा व्यक्त गर्न चाहन्छु। धन्यवाद। नगर प्रहरी ऐन 2076, नगर शिक्षा ऐन 2076, आर्थिक ऐन 2076, विनियोजन ऐन 2076, छलफलबाट आएका कुराहरूलाई संशोधन गर्ने सहमति सहित यी सम्पूर्ण विधेयकहरू पारित गरिदिनु हुनको लागि म यहाँहरूसँग हार्दिक अनुरोध गर्दछु। ल, यी हामीले प्रस्तुत गरेका विधेयकहरू सर्वसम्मतिबाट पारित भएकोले यी विधेयकहरू पारित भएर ऐन बनेको कुरा यहाँहरूलाई घोषणा गर्दछु। हस्त, धन्यवाद।